타카 다꼬 켜야 커커 웨비 지피카 लस्कस्तु हकनासका सकलन्यामी भाजु मेजु पिन्ता ये महानगरपालिकाई न्याबया मेट्रो एफएम गुइपी फुतिखु मेगाहर्जे नेपाल भाषै समाचार मूलक ज्याझो नेपाल मण्डलले निगोगोबो नेपाल मण्डल दबुदिने ठौये नेपाल मण्डल दबले नेपाल प्रज्ञा प्रतिष्ठानीय प्राज्ञा द्वज रिना बनियालिसे खनाबला यागुजे ठौ त्रिपुरेश्वरी चंगु युनाइटेड वर्ल्ड सेन्टरे छगु ज्याजो जोगोखा उगु ज्याजोले न्यावा नाजामा न्यावा पत्रकार चोमी व न्यावा न्यलवा भाजो मल्लके सुन्दर जयदिगो उपन्यास व लपु ठोपला छगु समारोह दठी पिटा बजा जोगोखा उगु उपन्यास यटकया समीक्षा याना दिगोखा नेपाल प्रज्ञा प्रतिष्ठानीय प्राज्ञा द्वज रिना बनिया अले ठोये उपन्यास यटकया वेकानापा साला ब्याकेगु जे खेतला नेपाल भाषा इतिहास स्वेगो कसा दक्कै नापा दुसन स्वामी चयदिगो उपन्यास मिसा पिरंगो ख वोडुङका युक्ता इलिपा हक्ना वेकलाई चयदिगो उपन्यास ब्याह वगो खसा आय इले टक स्वेगो खसा उपन्यास यक्वे पिरने ढुङ्गो गोडो ठो कथा चिसासु छुई न्याजकन राज स्वामी चयदिगो ज्ञानपुगु छे ठेजागो वावश्यान हन जासुसि उपन्यास तक नेपाल भाषा पिरंगो दु खेतला ठोगु उपन्यास विमोचन समारोहले यदि स्वेगो खसाना हरेक कथा मिसाटेटा प्रायोरिटी ब्याताग दु अरे ठुके ठुगु उपन्यास पिथना दिगु गु पिरंगो खा उगु गोसा गोगुना नेपाल भाषा मिसा खलाना मिसा खलका यागो खसा ठुके समीक्षा लस्कुस सक्ने मिस्तेसा यागो खा यदि ठुके एटा स्वेगो खसाना वो लपो ठोपला गो उपन्यास खा उके गु पात्र टका यदि पात्रया हिरो रेखा ध्यामला नायक कथाना सायद मिसाए थे बुटाको खाला होना जीप विशेष सेना ठोगो उपन्यास के अटकया वेका नापा साला ब्याकेगो खा डकले नापा वेका एटा ठोगो ज्याजले लस्को सन्चना जो जलापा यको यको लस्कस्तो ठोगो ज्याजले हजुर डकले नापाला थौया ज्याजो गो जोगो खा भाजो मल्लके सुन्दर चोयादिको उपन्यास वल्लपु ठोपला चोयादिको खा अले उके समीक्षा चिना दिएको खा हजुर डक्टर नापा यदि न्यमी भाजु मेजु पिन्त यदि ठ्याको खसा गु ठो वल्लपु ठो पलाय गु उपन्यास ख उके विशेषता छु ख वा उके विशेषता छु विशेषता ठो नापाङ विशेषता र ठो बौद्ध दर्शन आधारित उपन्यास छु ल ठो उपन्यास एकदमै नु पहयो नेपाल भाषा साहित्य हेलो हजुर हजुर हजुर हजुर अले आठो चाहिँ एकदमै नो किसिमको प्रस्तुति छु ल आठो भूमिकासँग बन्धुने वाटै नि ल नेपाल भाषा साहित्य लागि छौ नो सवार घटामाले बौद्ध दर्शन आधारित खसान कि चाहिँ पात्र पिचैसम्म जनयोद्धा जतोम पात्र छकेसम्म भिछुनी एकदम विपरीत दिशाकी पात्र पिन्द छटासँग तयार छौ बाला सन्देश व्यक्तिहरू थिए त्यसको नो पारायोपट्टि उपन्यास छ हजुर यदि ठिकै स्वेगो खासा गो पात्र टका वा चाहिँ मुख्य मिस्ता जके ज्या चाहिँ ठिकै चाहिँ आपा पात्र मोर ठो ठो उपन्यास है हजुर मुख्य न पेम मिसा पि पात्र अनि गौन पात्र पि छम निम प्या है पेम मुख्य ले न अझ निम निमयाको मुख्य ख मेपी भदा कम जग रोल दु दिने पात्र पिन्दो यो को पात्र न मोर ठिकै हजुर ठोक स्वेगो खासा गु ठो उपन्यास ठौ पिड बजा जोगो खा वल्लपु ठोपला ठौ ठोटे जागो उपन्यास नापा ग पिरङ्गो चाहिँ मडुनी रेखा चिसा थाफो मडुनी रेखा थाफै हो सारा नेपाल भाषा साहित्यलाई दिन बनाउँ मुर तर ठो नु किसिमको प्रस्तुति रह्यो चाहिँ जग दया मरु राजी साहित्य अध्ययन यानो दुसाको जिन्दा भाइ आफै तर ठो प्रस्तुति चाहिँ भाषा प्रस्तुति उपन्यास यो पाराय छौ नौ किसिम चाहिँ यहाँ भन्छौ एकदम आधुनिक किसिम नौ किसिम प्रस्तुति खास ठुकै चिसा खलामा लगा नक्तिने छिना धैदेल कि ठो बौद्ध दर्शनै आधारित छगो उपन्यास ख हजुर अलि ठुकै नै धैदाडुको हाना जनिदलिसेना स्वाफो डाया चोङ डो राबे ठोनिगो एकदम फरक ढाटा छखे गेगु कथा ठुकै हजुर आजकी खासला बाख गुस्ता याउनी दासा अब मु मुक्ता रामपति जनयुद्धमा पनि योद्धा जुल अब मिसामा मेखे विश्रान्ति धाम प्रवृजित भिछु नि अब मुक्ता चाहिँ जनयुद्ध चाहिँ वसक घापा नयाँ अचेत चाहिँ बिहारी पिने लान्छ नि कले अहिले ऊ बिहारी चोपी गुरुमाग्छ उही त ज्यान बचेन अनि लैना त्यही अलि अनहे चोचो चाहिँ इमेउ छ आत्मीय चाहिँ समायोजन जुझौँ भने वखना वो प्रभावित जी गुरुमा पि वो बिहारी सारा वखना वो प्रभावित जुझौँ भने उक्त चाहिँ बाख यहाँ कतै त हो हजुर ढाबे छमाको जनयुद्ध म नेताहरूका ध्यानमा ल जनयोद्धाहरूका ध्यानमा व छम बिहारे व नुङ्गा विश्रान्ति राम चाहिँ मचबलेन्सी बचरे गब्लिन्सी भिछुनी ज्या पुराय थयो जीवन शासनले लागि धर्म विनय अभ्यास जोमा जुसा सब जिन्दगीले एकको हन्डर नयाँ एकको दुःख सिर हुँका लिप्टे चाहिँ जनयुद्ध ज्वाइन ज्या अपरेसन जनयुद्ध अपरेसन थयो पाँचौँपट्टि योद्धा ओके इपि निमे निमलाई एकदमै विपरीत इम सिद्धान्त विपरीत तर छरासँग चोना इम दी छौ आत्मीय संयोजन एना छौ नो मेसेज गो ब्यादल ठोटसको सफल उपन्यासका खासै नै ठुके मु सन्देश ढाका उपन्यास मु सन्देश ढाका धासीसँग गोखना ठिकै फै ठुके एउटा गोखना व्याख्या फै अहिले आथोला भूमि पनि ठठयो एङ्गल न ठ्याइन् कि ठाउँ हेर्न ठाउँ जजोले गुलिसा थो सफु बन्नु खाउ भएको थठौ विचार पङ्काली ल चिसा झ्यागुन साहित्य जीमा झ्यागुन बन्द पाठक पिनु नजर थयो किसिम हो नि अहिले झिला छ घन्टको ठुठो थुक्योपट्टि सन्देश चाहिँ त्यसको मु हो थुक्यो आ नचन जीवन ज्याजले न ठोको छ जी कुलाउ ख म पाठक्यो दृष्टिकोणै जो सा जी त खारे खेतला आठकी उपन्यासी उफको कथा नेछन चाहिँ न्यून गठे जिम हो अहिले उपन्यास धात्यौ चाहिँ खासला शान्ति शान्तिला कि पस प्रडक्ट सके ख छ उपन्यास दुनि छौ त्यसको बाला चाहिँ डायलग संवाद छुको छ दुखा वो चाहिँ मुक्तर काठहाम्पति जनयोद्धा लिप्ते म जन आन्दोलन ढुङ्गा चाहिँ रियलाइज याको टाउपट्टि खोका ऊ चाहिँ मनुते त जनता त चाहिँ शक्ति त्यहाँकी फैमको जन शक्ति चाहिँ खालि शासक जो जीप है मनुते नुगय शास्ता जीप है मुख खास चाहिँ छुटासा थुकी उपन्यासी छौ छठ जी थन न बना निके मतलब जी लुमौ छि थोचको थोचको तको बनले जी बना निके बोलाए ठिकै चिज मैले थुकी छुटाट्यो नि हो अब व गुम्बा चाहिँ मुक्ता धामपट्टि व पात्र लिपा चाहिँ जनआन्दोलन ढुङ्गा चाहिँ व रियलाइज आइपट्टि खका नापा चाहिँ व निरतक्क सत्ता शक्ति लिरहसा तुप हे खु व चाहिँ थठमा यहाँ सैद्धान्तिक विश्वासकै छौ म सत्ता शक्ति लिरहसा तुप खरका विश्वासकै छौ म लिपा चाहिँ उहाँ चाहिँ छु अनुभवी आइरहेछ लुभाव व्यवस्था लिरहसा खेपु तर शाश्वत विकल्प म खुर्खा छिटोहरूका थिए छन् किसान खटेकीमा सत्ता या निम्ति लुभाव नायक लुभाव निर्णायक ठोक खन्य पाय लोकतान्त्रिक आन्दोलन या प्रयोगशाला असत्य साबित चुरका ठो डायलग ठो चैतौ त कहीँ फोकस जिम्मा थिएछौ थन त लोकतन्त्र या लिरहस लुभावमुखु आम जनता या टिब खर्खा छिटो शक्ति या लिनुहोस् या मनु त दथी शासकलाई जी तर मन दुनियाँ शास्ता जी भइम खोर्खा चाहिँ त मुक्ता धाम चाहिँ जनयुद्ध घुमे जसमा मति पात्र चाहिँ लिप्टेठो चाहिँ अनुभव या खिउपट्टिका अघि मेन चाहिँ फोकस अथवा मेन मेसेजे ठो उपन्यास यो ठुक्टा डोली थो त्यसको बाला फोकस थो शक्ति या लिरहस या मनु त दथी शासकलाई जी तर मन दुनियाँ शास्ता जी भइमखर्खा चाहिँ छौ चाहिँ शासक पिन्तै न छौ चाहिँ उपदेश ध्यावला छ्याउला मार्ग निर्देशन थिए चौबरी खण्डु काठकी हजुर यदि ठोकना झिसा ठिक गएको खासा गोखी गो वेकण बन्दुक जना दिला मखला ठगो जनयुद्ध वेकण ठगो जीवन पाना दिला लेपा वा छौ अछि नै लाना चाहिँ वा हाक्न ठुके पाखे वन तका टाबले ताठे छु ठुके क्लियरली चाहिँ थोदै अथे मरु जब कि अब चोमी जुँ या निम न्यु दिशै पनि निम पात्र भएको थाना दिला निमेसमा न्यायपूर्वक न्याय या नौडुराल ठोए पक्ष सही ख अथवा ठोए पछि विपक्ष ख ढका चाहिँ ऊ चाहिँ चोमिन स्पष्ट जी कैटौला म हो तर बनाइ के बेला भूमिट्याउ नजर खन्यु चाहिँ थुक्ट ढोर हार्छ दिन्छ नो आधान कि आ फिकी यदि जिसा चाहिँ जनयुद्ध चाहिँ गु या त एकदमै गलत खर घा उख्सन यङ्कट गुमरो अवस्था सोया सोया चाहिँ उनी माधेरे चाहिँ पात्र पिन्तेन मतलब पात्र पिसान विश्लेषण याउ था यको टोर टोरुका ठो उपन्यासे धाबले ठो उपन्यास सुरु ढुंगा यदि मेगु ठे ठे सन्देश बिरेका ढागु मकि मन्तेगु वा भूमि पिनेगु विचार एटा ए विशेष ना सचमी जोना मलाई सुन्दर जोना गए तै दिला भूमि पिदै पिए सर्वे सर्वा ख माने अब खय ख भूमि पिसा भूमि पि पिए चाहिँ लेखक पिनु लागि चाहिँ गेरावा भूमि पिए लेखक लागि लेखि चाहिँ लीडर खडै थिए भूमि पिसा चाहिँ लेखक एटा चाहिँ अझ मेखसाँ ठिकै कि मेखसाँ प्रस्तुति आइ रह्यो किसिममा भूमि पिसाएन ठिकै माउरे हो खाँ तर त्यो डुका हजुर ठोजुला यदि चिसा विचार या खस गोकी क्षमा जनयुद्ध मनो क्षमा शान्ति लपी वना चङ्गो छ कथा सुय खस क्रान्ति शान्ति पाखे वना चङ्गो चिसा खङ्खा चनिफु तर चिसा छौ विचार या भगो भगो वा अलि हरिमे खने दे चङ्गो रेका छौ ध्यामान गुलिन बुद्ध धर्म धर्मालम्बी विश्व अझ ध्याको छ श्रीलंका चाहिँ नै थै सुयेको खस भिक्षु तेसन ताकन लवजना थै राजनीतिक दुहाउना चङ्गो अवस्था धारे थोलिसी यदि चिसा कम्पेयर याले गथे उपन्यासेन दु उपन्यासेन उल्लेख जो ठा ठा संसारी बौद्ध देशेन राजनीतिक क्रान्ति जो भले चाहिँ बौद्ध प्रवर्चित पी चाहिँ सडके क्वाउडो अबाती वे कपिनु लागि चाहिँ चिबर घावा मजुर घाचन अजाउन उल्लेख दो ओ ठठौ नजर ख वो अवस्था चाहिँ थै लक्ष्य जोना यहाँ पी दुरे चाहिँ के मुजुल तर आ चिसा बौद्ध दर्शनीय द्वाला सेला दर्शनीय खला अझ यो कहता पानी दर्शनीय ख आजी नचन अनुभव छ उपन्यास यु खैद कया तया उपन्यास छौ घटना ठजाउ दु कि विश्रान्ति गुरुमायु बिहारे चाइनाई पी चाहिँ ओसु कुङ फु ढापी छौ शक्त्यपि सम्प्रदाय पी पिछु दु वही वाले इनसँग चाहिँ थयो बिहार बचे या त हतियार नकन जोनियो रे दिख यिनसँग कनिले वो विश्रान्ति गुरुमा चाहिँ चिटो बुझे झिमुखो भित माने झिमुखो भयो मन अहिले वन छौ चाहिँ छौ पारा चाहिँ छौ छु हिसाबमा वन छौ आवश्यक जीवको तर दर्शनीय चिसँग यदि दुवाउने खरै दुसा भगवान बुद्ध जो करण तै त बौद्ध दर्शनीय परमार्थ निशेषै अन्धा छ थो चिसँग भौतिक संसारी दिन गोपति चिसँग प्रज्ञप्ति वा परमार्थ सत्य गराए प्रज्ञप्ति सत्य सत्यको विचार शेर छ वन ख थै प्रतिरक्षा यामा आत्मरक्षा लागि छुन या मल फुरे ख तर जब परमार्थ सत्य स्वनिमले ठोल फुकए लोक उत्तर जीवले चाहिँ ठो जु व्यवहारिक जीव भौतिक संसारी खण्ड चाहिँ यो कुरा असत्य साबित हुने अल अके जिदे कि ठो चाइनिज विश्वसँग चाहिँ तलवार लोङ त किसङ्कठेना जिभेनिया जब कि भगवान बुद्ध यो हतियारलाई मैत्री ख करुणा ख मुदिता ख उपेक्षा ख धर्म विनय र सुनान बमकेका बिहार छौ दस्तया अथवा गण बौद्ध ग्रन्थ त्याग दि नालन्दा विश्वविद्यालय हजारौं ग्रन्थ त्याग ला ग्रन्थ बौद्ध ग्रन्थ च्याकल रे इतिहास धर्म विनय जब तक चिम्मनु त्यस प्रवृत्ति पिसा उपासक उपासना धर्म विनय त पाले हुन्छ नि अहिले त शासन त सुनान सिक्यो खै महका बुद्ध यो शासन त यो हतियार नासी उपरी मनुतेस अभ्यास तल कि नासी उपरी खको अघि चाहिँ ठो चिसन यो प्रगति सत्य वा प्रतिपत्ति सत्य यो किसिमको सत्य त पारलले यहाँका चाहिँ स्याहारेन हो चिह निमेष यो यथासे तया स्वयमा हजुर हजुर ठो चाहिँ न्यू कथा फरक ढङ्ग समायोजन थुक्न यन्तै डरु ठो तस्कै चोमिजु चाहिँ तस्कै मेहनत याना ठो चोमिजु कम कम थयो चाहिँ प्रखरता केन्तै त उमुरका ठो भुनि भले थजाउ नसा चाहिँ ठो गेसु लागि ठो उपन्यास जी चाहिँ नाचन त या तर जी फुल नेपाल भाषा उप साहित्य त को जी बना त यो लामो तर जी त तस्कै नु सवा त ल छखेर चाहिँ पुरा शान्त वातावरण बिहारी दृष्टिगत दृश्य चित्रण छ मेके चाहिँ जनयुद्ध दृश्य चित्रण जनयुद्ध जनयुद्ध चाहिँ प्रतिकार अपरेसन सुरा के थ एकदमै झिसँग चाहिँ विषय दुनि एकदमै कन्ट्रास्ट विषयका छ उपाना झिसँग केमिस्ट्री पाउँछ छ उपाना पाना अकाउन्ट पनि मिले क्याजी केमिस्ट्री अकाउन्ट कुलिक कन्ट्रास्ट आएको थिएँ एकदमै मेहनत बजब नक्साए चाहिँ थो प्रस्तुति हाइडियोडो जीव लागि थो टरौँ छौ कृति दाइको चाहिँ ता अठो चाहिँ अपाएन आठुलिए लिम कुसी थियो त्यो चाहिँ अनुवादियामा आउन टस्कै आवश्यक छ अनुवाद चाहिँ विभिन्न भाषा या निकै भाषा तिनी अलि ठुयो चाहिँ थो गुलिक ग्युङ्गुपट्टि थो कृति ख नेपाल भाषा एउटा चाहिँ प्याहाइका जीव पिचल पुचलन पिकामा आउनु टुका थो कृति या त हजुर थन्दा लगन झठाने बग छ छुरगा राजन दक्षिण चिना दै दठके म मु पात्र मुक्ता गोमा जन यो दनक ओके या त गो धर्म बुद्ध धर्म यंकि गो व शान्तिपति यंकि गो नीति ओके दुथ्या म भिक्षुनी अजागु छु पलाल भना त गो दु आइ छु दु के पिछुनी पाखे हजुर पिछुनी पाखे गो पला रे दे हजुर लोना त गो दु वे कै त चेन्ज या लागि अ व ओके चाहिँ अजाउला मरु व पिछुनी न उ त मैत्रेज को तै आत्मीयता बोलनी तस्कय वै थमा चाहिँ थिएँ माइ लगेजी अब जनयुद्ध चाहिँ वनीले बाटपछि चाहिँ म भैरुङ्गा जनयुद्ध वनी चुनि जो चाहिँ विश्रान्ति गुरुमा न उयो बारे चिन्ता कैछु नि अझ किसिम दु तर आ बिहारे जेचनी गु धर्मदेशना अथे जी भले छौ घटना गजाउ डुरासा ओ अङ्गुलीमाली उपमा बिगा गुरुमान चाहिँ अङ्गुलीमाली उपमा बि भले अबले चाहिँ वै त कन्भिन्स या खै मह कहिले गुरुमान उही त छिटो बुझे जी मको मुक्ताई त चारा छ अङ्गुलीमाल हतियार तो टिमपट्टि वाला कन्फेस यही मजुल नि बुझे ऊ उही त छिटो बुझे जी मको मठु कहिले ऊ बाह मठु अलि वे सिलसिला ड्रामा डो न उही त मक्से बाम्लाको मनी मुक्ताई त ल बजाउ तर जब लिपा लिप्टे लिपा लिपा च्याप्टर अन्तिम अन्तिम जन आन्दोलन युपट्टि घटनाक्रम केन तैपले जन आन्दोलन जनता ठुली शक्तिशाली ज्या न्युहने वाला कि जनता न्युहने ट्याङ्कर लिली चिलाउने माउटु नि सत्य घटना थजाउ थजाउ थजाउ प्रत्यक्ष खनी व मुक्ता अलि वे इले चाहिँ व ठिका बाह अङ्गुलीमाल्यो बाह थि बुद्ध वे नुग ट्याकु खिका अङ्गुलीमाल गुख नुग ट्याकला अलि चाहिँ उहाँ रियलाइज भएका अलि के थो चाहिँ छौ किसिममा इन्डाइरेक्टली विश्रान्ति गुरुमा प्रभाव अरे तपेङको मक्यसी चाहिँ मेख्रय हुँदैन किन त्यही दौडुका मनो चिसा शासक पिसा चाहिँ जनतै नुग त्याग्यो सेमा शासक शासक जीव मुखो त्यहीपट्टि चाहिँ सन्देशका जनता यो नुग त्याग्ला जनता यो आत्मबल हुन या फुटाइ नठकि किन त ठुक त हजुर थन्दालाको ठ्याक्कै विचार याबले वा सहसर्डी सुबले ठोगु धर्माशोक सम्राट अशोक जो लिवनी ऋषि वा ठिकै गो नाय ज्याचो म मुक्ता लिसे छु छु